سورة الجن. قل کہہ دیجئے، اوہی الیہ، وحی کی گئی میری طرف، انہ استمع، بے شک وہ سنا، نفر ایک گروہ نے، من الجن نے، جنوں میں سے، فقالو تو انہوں نے کہا، انا سمعنا قرآنا، بے شک سنا ہم نے ایک قرآن، عجباً عجیب، یہدی رہنمائی کرتا ہے، الی الرشد ہدایت کی طرف، فآمنا به پس ایمان لائے ہم ساتھ اس کے، ولن نشرک اور ہرگز نہیں ہم شریک کریں گے، بربنا اپنے رب کے ساتھ، احدا کسی ایک کو، وانہو اور بے شک وہ، تعالی بلند ہے، جدو شان، ربنا ہمارے رب کی، متخذا نہیں بنائی، صاحبتن کوئی بیوی، ولا ولدا اور نہ کوئی بیٹا، وانہو اور بے شک، کانا تھے، یقولو کہتے، سفیہنا ہمارے نادان، اللہ اللہ پر، شططا زیادتی کی باتیں، وانا اور بے شک ہم نے، ظننا گمان کیا ہم نے، اللن کہ ہرگز نہیں، تقول الانسو کہیں گے انسان، والجنو اور جن، اللہ اللہ پر، کذبا جھوٹ، وانہو اور بے شک وہ، کانا ہیں، رجالن کچھ لوگ، من الانس انسانوں میں سے، یعوذون جو پناہ مانگا کرتے تھے، برجال کچھ لوگوں کی، من الجن جنوں میں سے، فزادوہم تو بڑھا دیا ان کو، رہقا تکبر میں، وانہم اور بے شک وہ، ظنوا سمجھتے تھے، کما ظننتم جیسا کہ تم نے سمجھا، اللن کہ ہرگز نہیں، یب اس اللہ بھیجے گا اللہ، احدا کسی ایک کو، وانا اور بے شک ہم نے، لمسنا چھوا ہم نے، السماء آسمان کو، فوجدناها تو پایا ہم نے اس کو، ملئت بھرا ہوا ہے، حرسن چوکی داروں سے، شدیدن سخت، وشہبا اور شولوں سے، وانا اور بے شک ہم، کننا تھے ہم، نقعدو ہم بیٹھتے، منہا اس میں سے، مقاعد بیٹھنے کی جگہوں پر، للسمع سننے کے لیے، فمن تو جو کوئی، یستمع الآن سنتا ہے اب، یجد لہو पाता है अपने लिए शहाबर रसदा, शहाब घात में, शोला घात में। वह अन्ना, और बेशक हम, लानदरी, नहीं हम जानते, अशर्रुन, क्या शर, उरीदा, इरादा किया गया, बिमन, साथ उनके जो, फिल अर्दी, जमीन में है, अम अरादा, या इरादा किया, बिहिम, साथ उनके, रब्बुहुम, उनके रब ने, रशदा, भलाई का। व अन्ना, और बेशक हम, मिन्न सालिहूना, हम में से नेक लोग हैं, व मिन्ना दून ज़ालिक, और हम में से इसके अलावा हैं, कुन्ना, हैं हम, तराइका, तरीकों में, कददा, मुख्तलिफ। व अन्ना, और बेशक हम, वनन्ना, समझते थे हम, अल्लन, के हरगिज नहीं, नो जिज अल्लाह, हम आजिज कर सकते अल्लाह को, फिल अर्दी, जमीन में, वलन नुअजिज़हू, और हरगिज नहीं हम आजिज कर सकते इसको, हरबा, भाग कर। व अन्ना, और बेशक हम, लम्मा, जब, समयना, सुना हमने, अलहुदा, हिदायत को, आमन्ना बिह, ईमान ले आए हम साथ इसके, फमन युम, पस जो कोई ईमान लाएगा, बिरब्बी ही, अपने रब पर, फला यखाफू, तो ना वो डरेगा, बख्सन, कम करने में, वला रहका, और ना ज्याती में। वह अन्ना, और बेशक हम, मिन्नल मुस्लिमोना, हम में से मुसलमान हैं, वह मिन्नल कासितून, और हम में से नाफरमान हैं, फमन, तो जो कोई, असलमा, इस्लाम लाए, फउलाएका, तो यही लोग, तहर्रऊ, उन्होंने इरादा किया, रशदा, भलाई का। व अम्मल कासितूना, और लेकिन जालिम लोग, फकानू, तो हैं वो, ले जहन्नमा, जहन्नम के लिए, हतबा, ईंधन। व अन, और ये के, लो, अगर, इस्तकामू, उन्होंने इस्तकामत इख्तियार की, अलग तरीकती, एक रास्ते पर, लअस्कैनाहुम, अलबत्ता पिलाएंगे हम उनको, माअन, पानी, गदका, वाफिर, लिनफ्तिनहुम फी, ताकि हम आजमाइश करें उनकी इसमें, वमन युरिद, और जो कोई एराज बरतेगा, अन जिक्र रब्बिही, अपने रब के जिक्र से, यसलुक हो, मुबतला करेगा उसको, अजाबन अजाब में, सादा सख्त। व अन्नल मसाजिदा, और बेशक मस्जिदें, लिल्लाही, अल्लाह के लिए हैं, फला पसना, तदउ तुम पुकारो, मा अल्लाही अल्लाह के साथ, अहदा किसी एक को, व अन्नहू और बेशक वो, लम्मा जब, आमा खड़ा हुआ, अब्दुल्ला अल्लाह का बंदा, यदउहू के पुकारे उसको, कादू करीब थे वो, यकूनोना वो हो जाएं, अलैही उस पर, लिबदा ग्रोह ग्रोह, कुल कह दीजिए, इन्नमा बेशक, अदउ मैं पुकारता हूँ, रब्बी अपने रब को, वला उशरिकु और नहीं मैं शरीक ठहराता, बिही साथ उसके, अहदा किसी एक को, कुल कह दीजिए, इन्नी बेशक मैं, ला अमलिकु नहीं मालिक हो सकता, लकुम तुम्हारे लिए, दर्रन किसी नुकसान का, वला रशदा और ना भलाई का, कुल कह दीजिए, इन्नी बेशक मैं, लन युजीरनी हरगिज ना पनाह देगा मुझको, मिनल्लाही अल्लाह से, अहदुन कोई एक, वलन अजिदा और हरगिज ना मैं पाऊंगा, मिंदू नहीं उसके सिवा, मुल्तहदा कोई जाए पनाह, इल्ला मगर, बलागन पहुंचा देना है, मिनल्लाही अल्लाह की तरफ से, वरिसालाती ही और उसके पैगामात को, वमैयासिल्लाह और जो कोई नाफरमानी करेगा अल्लाह की, व रसूलहू और उसके रसूल की, फ इन्न लहू तो बेशक उसके लिए, नारा जहन्नमा जहन्नम की आग है, खालिदीन फीहा हमेशा रहने वाले हैं उसमें, अबदा हमेशा हमेशा, हत्ता यहाँ तक के, इदा रऊ जब वो देखेंगे, मा युअदूना जिसका वो वादा किए जाते हैं, फसयालमूना तो अनकरीब वो जान लेंगे, मन कौन, अदाफु ज्यादा कमजोर है, नासिरन मददगार के एतबार से, व अकल्लु और ज्यादा कम है, अददा तादाद में, कुल कह दीजिए, इन अदरी नहीं मैं जानता, अकरीबुन आया करीब है, मातू अदूना जो तुम वादा किए जाते हो, अम या यजालू लहू मुकरर कर देगा उसके लिए, रब्बी मेरा रब, अमदा कोई मुद्दत, आलिमुल गैब जानने वाला है गैब का, फला युज़हिरु पस नहीं वो जाहिर करता, अला गैब ही अपने गैब पर, अहदा किसी एक को, इल्ला मन इर्तदा, मगर जिसको वो पसंद करे। मिर रसूलिन, रसूलों में से। फइन्नहु, पस बेशक वो। यसलो को चलाता है। मिम्बई ने यदई ही, उसके आगे। वमिन खल्फ ही, और उसके पीछे। रसदा, मुहाफिज। लिया लमा, ताकि वो जान ले। अन के, अद अबलहु, तहकीक उन्होंने पहुंचा दिए। रिसालात रब्बिहिम, अपने रब के पैगामात। व अहाता, और उसने घेर लिया। बिमा लदैहिम, जो उनके पास है। वो अहसा, और उसने गिन रखा है। कुल्ल शैइन, हर चीज को। अददा, अदद के एतबार से।